नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान 7 बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। स्थानीय समाचार विस्तारमा असार 8 गते हुन लागेको संविधान सभा उपनिर्वाचनका लागि चितवन जिल्लाको निर्वाचन क्षेत्र नम्बर 4 आज उम्मेदवारी दर्ता हुँदैछ। चितवनका ठूला राजनैतिक दलले र्यालीसहित गएर उम्मेदवारी मनोनयन दर्ता गराउने तयारी गरेका छन्। निर्वाचन आयोगले बाजागाजा र पेट्रोलियम पदार्थ प्रयोग गरिने मोटरसाइकल जीप कार लगायतका सवारी साधनसहितको र्याली गर्न प्रतिबन्ध लगाएकाले दलहरूले तामझाम भने गर्न नपाउने भएका छन्। नेकपा एमाले चितवनको प्रचार विभागले शनिबार पत्रकार सम्मेलन गरी आइतबार पार्टी कार्यालयमा भेला भई 24 कोटीमा पुगेर घोषणा सभा गर्दै निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेद्वारको मनोनयन दर्ता गराउने जानकारी गराएको छ। पत्रकार सम्मेलनमा एमाले चितवनका अध्यक्ष जयन्त थपलियाले उम्मेद्वार तथा चुनावी कार्यक्रमको औपचारिक घोषणा 24 कोटीमा हुने सभाबाट गरिने जानकारी दिनुभयो। उहाँले यसपटक पनि पार्टीका जिल्ला उपसचिव दिलकुमारी रावललाई नै उम्मेद्वार बनाइने जानकारी दिनुभयो। यसअघि 2064 चैत्र 28 र 2070 मङ्सिर 4 गते भएको निर्वाचनमा एमालेको तर्फबाट रावल उम्मेद्वार रहनु भएको थियो। पत्रकार सम्मेलनमा नारायणी अञ्चल इन्चार्ज तथा पोलिट ब्युरो सदस्य काशीनाथ अधिकारीले चितवन क्षेत्र नम्बर 4 दिलकुमारी रावललाई नै उम्मेद्वार बनाउने निश्चित भएको जानकारी दिइसकेको थपलियाले बताउनुभयो। पार्टी उपाध्यक्ष तथा चितवन क्षेत्र नम्बर 3 सभासद कृष्ण भक्त पोखरेलले केन्द्रीय उपाध्यक्ष वामदेव गौतमले चितवन क्षेत्र नम्बर 4 रावललाई नै उठाउने निर्णय भएको जानकारी आफूलाई दिएको बताउनुभयो। कार्यक्रममा प्रचार विभाग प्रमुख अरुण पीडित भण्डारीले यसअघि माओवादी र कङ्ग्रेसका उम्मेद्वारहरूले यो क्षेत्रबाट पालेपालो जितेकाले यसपालि एमाले विजय हासिल गर्ने दावी गर्नुभयो। छोटो समयमा सशक्त प्रचार अभियान सञ्चालन गर्ने उहाँले बताउनुभयो। अघिल्लो पटक नेपाली कङ्ग्रेसका केन्द्रीय सभापति तथा भावी प्रधानमन्त्रीका रूपमा चर्चा गरिएकाले सुशील कोइरालाले निर्वाचन जिते पनि यसपटक रावल विजय भएरै छाड्ने उहाँको दावी थियो। चितवन क्षेत्र नम्बर 4 नेपाली कङ्ग्रेसले पार्टी जिल्ला समितिका पूर्व सभापति रामकृष्ण घिमिरेलाई उम्मेद्वार बनाउने निर्णय गरिसकेको छ। नेपाली कङ्ग्रेस चितवनले क्षेत्रीय समितिबाट सिफारिस भएका पार्टीका जिल्ला सभापति टेकप्रसाद गुरुङ, पूर्व सभापति रामकृष्ण घिमिरे र पुराना नेता कृष्णलाल सापकोटाको नाम सिफारिस गरेपछि बिहिबार बसेको संसदीय समितिको बैठकले रामकृष्ण घिमिरेको नाम छनौट गरेको हो। सिफारिस भएका सापकोटा र गुरुङले शनिबार नै विज्ञप्ति निकालेर घिमिरेलाई निर्वाचित गराउन आम मतदातालाई आह्वान गरेका छन्। नेपाली कङ्ग्रेस चितवनले आइतबार आज जिल्ला तथा क्षेत्रका पदाधिकारी र कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको सचिव जितनारायण श्रेष्ठले जानकारी दिनुभयो। एकीकृत नेकपा माओवादीले नेता खुसीराम पाखरिनलाई उम्मेद्वार बनाउने भएको छ। पाखरिन यसअघि संविधान सभामा समानुपातिक तर्फबाट सभासद बनेका थिए। एमालेसँग तालमेल गरी चितवन क्षेत्र नम्बर 4 युवा नेता वर्तमान पुनलाई प्रतिस्पर्धी गराउने तयारी गरे पनि तालमेल नभएपछि एकीकृत नेकपा माओवादीको केन्द्रीय कमिटिको बैठकले शनिबार यस्तो निर्णय गरेको हो। चितवन क्षेत्र नम्बर 4 2064 विजयी नेता चित्रबहादुर श्रेष्ठ गएको मङ्सिर 4 भएको संविधान सभा निर्वाचनमा भने कङ्ग्रेस केन्द्रीय सभापति सुशील कोइरालासँग पराजित हुनुभएको थियो। लामो समयको खडेरीसँगै चिन्तित बनेका किसानहरू हिजो दिउँसोबाट केही वर्षा भएपछि खुसी भएका छन्। वर्षा भएसँगै मकै लगायतका बाली र धानको बिउ राख्न पाउँदा किसानलाई राहत मिलेको छ। जेठ महिनाको दोस्रो सत्ता बित्न लाग्दा पनि पानी नपरेपछि किसान चिन्तित बनेका थिए भने विभिन्न किसिमका रोगले अस्पतालहरूमा बिरामीको चाप बढ्दै गएको थियो। शनिबार चितवनका विभिन्न स्थानमा पानी परेको छ। पानी नपरेको भन्दै चितवनको नारायणगढ र रत्नगरमा पूजापाठ समेत गरिएको थियो। नेपाल संस्थागत विद्यालय शिक्षक युनियन नेपाल एसटुले प्याप्सनसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ। अध्यक्ष विष्णुबहादुर भुजेल र सहसचिव सागर अधिकारले समेत विज्ञप्ति जारी गर्दै मङ्सिर महिनाको बढेको तलब माघ मसान्तसम्म उपलब्ध गराउने र पुसदेखि चैतसम्मको बढेको तलब भत्ता वैशाखदेखि असार मसान्तसम्ममा उपलब्ध गराउने असोज 5 गते सहमति भए पनि कार्यान्वयन नभएको भन्दै ध्यानाकर्षण गराएका हुन्। तत्काल सहमति कार्यान्वयन नभए सशक्त आन्दोलन गरिने र त्यसबाट पर्ने असरको जिल्ला शिक्षा कार्यालय प्याप्सन र अभिभावक सङ्घले नैतिक जिम्मेवारी लिनुपर्ने विज्ञप्तिमा उल्लेख छ। चितवनमा थाइरोइड बिरामीको सङ्ख्या बढ्दै गएका छन्। थाइरोइड परीक्षण गराउन आउनेको सङ्ख्या दिन प्रतिदिन बढ्दो अवस्थामा रहेको चिकित्सकहरूले बताएका छन्। वरिष्ठ फिजिसियन डाक्टर भोजराज अधिकारीले उपचारमा ध्यान दिन थालेपछि थाइरोइड परीक्षण गराउन आउनेको सङ्ख्या बढेको बताउनु भएको छ। यसैबीच विश्व थाइरोइड दिवसको अवसरमा पुष्पाञ्जली अस्पताल प्रालीले थाइरोइडको विषयमा अन्तर्क्रिया कार्यक्रम गरेको छ। सो कार्यक्रममा करिब 200 जना थाइरोइड बिरामीको परीक्षण गरिएको थियो। कार्यक्रममा वरिष्ठ फिजिसियन डाक्टर भोजराज अधिकारी, डाक्टर सुनिल आचार्य, डाक्टर मुक्ति देवकोटा लगायतले थाइरोइडबाट बस्ने उपाय र यसको अवस्थाका बारेमा जानकारी गराएका थिए। कार्यक्रममा समाजसेवी एवं पुष्पाञ्जली अस्पतालका शेर सदस्य गौरीश्वर सापकोटा, नेत्र ज्योति सङ्घ चितवनका अध्यक्ष चिज कुमार मास्के, सरोज ढक्का लगायतको उपस्थिति रहेको थियो। आज विश्व थाइरोइड दिवस मनाइँदैछ। पूर्वी चितवनको भण्डारा छ प्यारीधापमा सञ्चालित मौरी पालन आइपिएम कृषक पाठशाला तालिम हिजो समापन गरिएको छ। मौरी पालन विकास कार्यालय भण्डारा र वनदेवी आइपिएम कृषक पाठशाला प्यारीधापको संयुक्त आयोजनामा 18 हप्ते कृषक पाठशाला सञ्चालन गरिएको थियो। 25 जना कृषक सहभागी पाठशालामा मौरी पालन विकास कार्यालयका वरिष्ठ मौरी विज्ञ शिव रिजाल, नायक प्राविधिक सहायक ध्रुव कार्की, मौरी विज्ञ हरिखनाल, प्राविधिक सहायक द्वय रामकृपाल यादव र घनश्याम गैरे तथा आइपिएम जिल्ला अध्यक्ष धर्मराज कण्डेलले सहजीकरण गर्नुभएको थियो। विषादीको न्यूनीकरण गर्दै महको उत्पादनमा वृद्धि गर्ने उद्देश्यका साथ कृषक पाठशाला सञ्चालन गरेको नायब प्राविधिक सहायक कार्कीले बताउनुभयो। भण्डारा गाविसका पूर्व अध्यक्ष बालकृष्ण लोहनीको प्रमुख आतिथ्यतामा भएको कृषक पाठशालाको समापन कार्यक्रममा आइपिएम जिल्ला अध्यक्ष धर्मराज कण्डेल, मौरी विज्ञ हरि खनाल, आइपिएम कटारका उपाध्यक्ष कृष्ण हरियाल, नेपाली कङ्ग्रेस भण्डाराका नारायण उप्रेती, एमालेका लोकराज सिलवाल, श्रीबहादुर पर्जा लगायतले बोल्दै विषादीको प्रयोग न्यूनीकरण गर्दै आइपिएम पद्धति अँगाल्नुपर्नेमा जोड दिएका थिए। राजु तामाङले सञ्चालन गरेको कार्यक्रम वनदेवी आइपिएम कृषक पाठशालाका अध्यक्ष शान्त कुमार तामाङको अध्यक्षतामा भएको थियो। रत्नगर 8 मा रहेको प्यारागन उच्च माविमा रमाकान्त पौडेलको अध्यक्षतामा शिक्षक अभिभावक सङ्घको 9 सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ। विद्यालयमा हिजो भएको शिक्षक तथा अभिभावक भेलाले पौडेलको अध्यक्षतामा समिति चयन गरेको हो। सङ्घका निवर्तमान अध्यक्ष दिपेन्द्र भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख रामबाबु घिमिरे, प्राचार्य जगदीश चन्द्र शर्मा, अभिभावक टेकबहादुर कुबर, सह प्राचार्य द्वेन्द्र बहादुर पौडेल लगायतले बोल्नु भएको थियो। पूर्वी चितवनको बचेली गाविसमा हिजो मधुमेह भएका बिरामीहरूको आँखाको रेटिना परीक्षण गरिएको छ। सामुदायिक स्वास्थ्य केन्द्र बचेली छ र भरतपुर आँखा अस्पतालको संयुक्त आयोजनामा आँखाको रेटिना परीक्षण गरिएको हो। जसमा 70 जना मधुमेह भएका बिरामीहरूको रेटिनाको परीक्षण गरेको केन्द्रका व्यवस्थापक दिपेन्द्र खरेलले जानकारी दिनुभयो। मधुमेह रोग भएका बिरामीहरूलाई आँखाको रेटिनामा असर गर्ने भएकाले सो परीक्षण गरिएको खरेलले बताउनुभयो। अब पालो अर्पण जनआवासको अर्पण जनआवाजमा हाम्रो प्रश्न छ। प्रधानमन्त्री सुशील कोइरालाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणसँगै भारत भ्रमण गर्न लागेको प्रसङ्गले किन चर्चा पाएको होला? स्वाभाविक बे सम्बन्ध प्रगाढ हुने विश्वास भएर होला? रसी हात्ती आयो हात्ती आयो फुस्सा। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौं।